أم من يهديكم في ظلمات البر والبحر؟ اور وہ کون ہے جو خشکی اور سمندر کی تاریکیوں میں تم کو راستہ دکھاتا ہے؟ یہ دن کے بعد جب رات ہوتی ہے تو اس رات میں تمہیں جبکہ بالکل اندھیرا ہوتا ہے زمین پر تمہارے لیے رہنمائی کا کام کون کرتا ہے؟ کون ہے جس نے آسمان پر ستارے بنائے جن کے ذریعے تم راہ پاتے ہو؟ وَمَنْ يُرْسِلُ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ اور کون اپنی رحمت کے آگے ہواؤں کو خوشخبری لے کر بھیجتا ہے؟ اور خوشخبری خاص طور پر کس کے لیے ہوتی ہے؟ جو خشک سالی کے مارے ہوئے ہوں. مراد یہاں بارش سے پہلے ٹھنڈی ہواؤں کا چلنا ہے، یعنی ان ہواؤں کو تمہارے لیے خوشی کا سبب کون بناتا ہے؟ دنیا میں ابھی تک کوئی ایسا ادارہ، کوئی ریسرچ سینٹر، کوئی ریسورس سینٹر بنا کہ جو ایسے علاقوں میں ہوا یا بادل بھیجا کریں جہاں بہت عرصے تک بارش نہ ہوئی ہو، جہاں آپ کوئی احتجاج کر سکیں، کوئی اپنی کمپلینٹس بھجوا سکیں کہ بہت پیاسے ہو گئے ہیں جانور اور زمین اور سب کچھ، سبزہ اگنا ختم ہوتا چلا جا رہا ہے، تو انسانوں کو مصیبت سے نجات دلانے کے لیے بارش برسانے کا کوئی انتظام کیا جائے. ہوا چلانے کے معاملے میں انسان کتنا بے بس ہے نا، جب اللہ چاہتا ہے تو چلتی، چلتے چلتے رک جاتی، بالکل سٹل ہو جاتی ہر چیز، پھر اچانک چل پڑتی. یہ کس کی تدبیر ہے؟ یہ کون فیصلہ کرتا ہے؟ یہ سب کچھ کس کے ہاتھ میں ہے؟ کس کا اختیار ہے؟ کس کا اقتدار ہے؟ کون مالک ہے؟ کوئی انسان، کوئی بزرگ، کوئی دیوتا اور دیوی، کوئی پیر بزرگ، کوئی قبر والا؟ نہیں، کوئی بھی نہیں. الہم اللہ، کیا اللہ کے سوا کوئی اور الہ بھی ہے؟ تعال اللہ عما یشرکون، بہت بلند ہے اللہ اس سے جو وہ شریک کہراتے ہیں، یا اس شرک سے جو یہ لوگ کر رہے ہیں. اما یبدا الخلق، آپ دیکھ رہے ہیں کہ سوال پہ سوال، سوال پہ سوال. اما یبدا الخلق، اور وہ کون ہے جو خلق کی ابتدا کرتا ہے؟ ثم یعیدہ، پھر وہ اس کا اعادہ بھی کرے گا. یعنی سب سے پہلے یہ چیزیں کس نے بنائی؟ تخلیق کی ابتدا کس نے کی؟ اور پھر صرف ایسا نہیں کہ ایک دفعہ پیدا کر دیا اور ختم، نہیں، اسی کے اندر سے اس کو دہرایا جا رہا ہے. مثلا ایک پودا پیدا ہوتا ہے، پھر اس کے اندر کے بیج دوبارہ پودا بننے میں کام آتے ہیں، اور اس طرح یہ سائیکل چلتا چلا جا رہا ہے. یہ سب کچھ کون کر رہا ہے؟ کیا یہ تمہارے بت کر رہے ہیں، معبود کر رہے ہیں؟ اور پھر اپنی زندگی کے بارے میں بھی سوچو کہ تمہیں کس نے پیدا کیا، اور مرنے کے بعد دوبارہ کون اٹھائے گا؟ وَمَنْ يَرْزُقُكُمْ مِنَ السَّمَاءِ وَالْأَرْضِ، اور کون تم کو رزق دیتا ہے آسمان و زمین سے، یعنی آسمان سے بارش نازل فرما کے اور زمین سے طرح طرح کے نباتات پیدا کر کے؟ أَإِلَهُمَّ اللَّهُ، کیا اللہ کے ساتھ کوئی اور الہ بھی ہے؟ قُلْ هَاتُوا بُرْهَانَكُمْ، کہیے لاؤ اپنی دلیل، دلیل سے بات کرو. ان کنتم صادقین، اگر تم سچے ہو. کس میں؟ اللہ کے سوا دوسروں کو معبود بنانے میں. قل لا يعلم من في السماوات والارض الغيب الا الله، آپ کہہ دیجئے کہ آسمانوں اور زمین میں غیب کا علم اللہ کے سوا کوئی نہیں رکھتا. وما يشعرون ايان يبعثون، اور وہ نہیں جانتے کہ وہ دوبارہ کب اٹھائے جائیں گے. اس آیت میں بھی ایک بہت بڑی حقیقت بتائی گئی، اور وہ کیا؟ آسمانوں میں اور زمین میں غیب کا علم صرف اللہ کا، کیونکہ خالق وہ ہے، بنایا اس نے ہے، وہی جانتا ہے کہ پردے کے پیچھے کیا ہے. اس نے اپنے اس علم میں نہ کسی نبی کو شریک کیا ہے، نہ کسی بزرگ کو، نہ کسی انسان کو، نہ جن کو، نہ فرشتے کو. جس طرح اللہ تعالیٰ اپنی تخلیق میں، اپنی تدبیر میں اپنے ان احسانات میں یکتا اور منفرد ہے، اسی طرح علم غیب میں بھی وہ یکتا ہے، متفرد ہے، اس کا کوئی شریک نہیں۔ اور عالم الغیب کون ہوتا ہے؟ جو ذاتی طور پر ہر چیز کا علم رکھتا ہو، بغیر کسی واسطے اور ذریعے کے ذاتی طور پر ہر چیز کا علم رکھتا ہو، ہر چیز سے واقف ہو، ہر حقیقت سے باخبر ہو، مخفی سے مخفی چیز، چھپی سے چھپی ہوئی چیز اس کے دائرہ کار سے باہر نہ ہو، اس کے لیے غیب ایسا ہو جیسے حاضر ہو۔ اسی لیے اللہ تعالیٰ کی صفت ہے نا، عالم الغیب والشہادہ، کوئی چیز سامنے ہو یا پیچھے، اس کو اس سے کوئی فرق نہیں پڑتا۔ ہم لوگوں کے لیے کیا مشکل ہوتی کہ جو چیز سامنے ہوتی وہ تو نظر آتی ہے، اپنے ہی پیچھے کی چیز نظر آتی، اگر ادھر دیکھنے لگے تو سامنے کی غائب ہو جاتی، لیکن اللہ تعالیٰ کے لیے سب برابر۔ ہم دن میں دیکھ سکتے ہیں، رات کو نہیں دیکھ سکتے، اس کے لیے روشنی اور اندھیرا ایک چیز ہے۔ تو جب انسان جیسے مخلوق کا حال یہ ہے تو پھر باقی مخلوقات کا کیا عالم ہوگا، اور مخلوقات میں سے کون اس لائق اور اہل کہ اس کو الہ مانا جائے۔ اور جہاں تک علم الغیب کا تعلق ہے، حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے، جو شخص یہ گمان رکھتا ہے کہ آپ صلی اللہ علیہ وسلم آئندہ کل پیش آنے والے حالات کا علم رکھتے ہیں، اس نے اللہ پر بہت بڑا بہتان باندھا، اس لیے کہ وہ تو فرما رہا ہے کہ آسمان و زمین میں غیب کا علم صرف اللہ کو ہے، یعنی حتیٰ کہ رسول اللہ صلی اللہ علیہ وسلم بھی غیب کا علم نہیں رکھتے۔ حضرت قتادہ فرماتے ہیں کہ اللہ تعالیٰ نے ستارے تین مقصد کے لیے بنائے، آسمان کی زینت، رہنمائی کا ذریعہ، اور شیطان کو سنسار کرنا، لیکن اللہ کے احکام سے بے خبر لوگوں نے ان سے غیب کا علم حاصل کرنے یعنی کہانت کا ڈھونگ رچا لیا ہے، یعنی ستاروں سے قسمت کا حال معلوم کرنے کا۔ مثلاً کہتے ہیں، جو فلاں فلاں ستارے کے وقت نکاح کرے گا تو ایسا اور ایسا ہوگا، فلاں ستارے کے وقت سفر کرے گا تو ایسا ہوگا، فلاں ستارے کے وقت پیدا ہوگا تو ایسا ہوگا وغیرہ، یہ سب ڈھکوسلے ہیں، اور ان میں قیاس کے خلاف اکثر ہوتا رہتا ہے، یعنی جو لوگ کہتے ہیں وہ ہوتا نہیں ہے۔ ستاروں، پرندوں اور جانوروں سے غیب کا علم کس طرح حاصل ہو سکتا ہے، جبکہ اللہ کا فیصلہ تو یہ ہے کہ آسمان و زمین میں اللہ کے سوا کوئی غیب نہیں جانتا۔ یعنی ستارے ہماری نہ قسمتوں پہ اثر انداز ہوتے ہیں، نہ ہمارا فائدہ اور نقصان ان کے ہاتھ میں ہے، اور نہ ان کی وجہ سے ہمارے لیے کچھ کمی بیشی ہوتی۔ جو بھی شخص ایسی کوئی بات کرے وہ دراصل شرک کرتا ہے۔ اسی لیے کل بھی بات ہوئی تھی نا کہ ہوروسکوپ اور یہ ہفتہ کیسا رہے گا اور ستاروں کے ذریعے قسمت کا حال معلوم کرنا، یہ سب بیکار کی باتیں۔ وما یشعرون، ان کو تو خود بھی نہیں پتا، ایانا یبعثون، کہ وہ خود کب دوبارہ اٹھائے جانے والے ہیں، کون سا وقت ہے ان کے دوبارہ زندہ ہونے کا، یعنی زندہ مخلوق اور مردہ مخلوق، اور پھر خاص طور پر یہاں کہ انہیں یہ نہیں پتا کہ دوبارہ کب اٹھائے جائیں گے۔ اس سے مراد کون ہو سکتا ہے؟ وہ لوگ ہو سکتے ہیں، وہ بزرگ ہو سکتے ہیں کہ جن کے فوت ہونے کے بعد لوگ ان سے مدد مانگنے جاتے ہیں۔ بل ادارک علمہم فی الاخرہ بل ہم فی شک منہا بل ہم منہا امون، بلکہ آخرت کا تو علم ہی ان سے گم ہو گیا، بلکہ یہ اس کی طرف سے شک میں ہیں، بلکہ یہ اس سے اندھے بنے ہوئے ہیں۔ یہاں پر لفظ استعمال ہوا ہے ادارک، ادارک اصل میں تدارک تھا، اور تا جو ہے وہ دال میں مدغم ہو گئی، جیسے اسفاقل تم پیچھے سورت توبہ پڑھ چکے۔ تو ادارک کا لفظ کس سے ہے؟ دال رے کاف سے، مانا ہے کسی کام کے پے در پے ہونے کے، کسی کام کا پے در پے ہونا، یکے بعد دیگرے ہونا، ایک چیز کا دوسری چیز سے ملنا۔ تو جب ایک چیز دوسری چیز سے مل جاتی ہے تو اس سے کیا چیز سامنے آتی؟ ایک چیز جب دوسرے میں مل جائے تو اپنا وجود کھو بیٹھتی ہے نا عام طور پر، یا یہ کہ الجھ جاتی، کنفیوژن ہو جاتی۔ تو جب یہ کہا گیا کہ ان کا تو آخرت کے بارے میں علم ایک دوسرے میں مل گیا ہے، یعنی گڈ مڈ ہو گیا ہے، ان کے خیالات جو ہیں وہ کنفیوژن پر مبنی ہیں، इसी तरह इदारा का माना फना हो गया भी किया जाता है, थक कर रह गया। यानी आखिरत के बारे में जो कुछ ये कहते हैं, इनकी ये कयास आराइयां और इनकी सोच की उड़ान जो है वो थकी मांदी है, शिकस्त खा चुकी है। इनका इल्म आखिरत के बारे में थक चुका है, यानी उसकी हकीकत को नहीं पा सके और न पा सकेंगे। और एक माना ये भी किया जाता है कि इनका इल्म आखिरत के बारे में बराबर है, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने हजरत जिब्रील अलैहि सलाम के सवाल पर फरमाया था कि कयामत के बारे में मसूल अनहा साइल से ज्यादा नहीं जानता। इस आयत को समझने के लिए एक हकीकत आपके जहन में रहे, और वो क्या है कि अल्लाह ताला ने जितने भी पैगंबर भेजे हैं वो ऐसे लोगों में नहीं भेजे कि जो आखिरत को कुल्ली तौर पर नहीं मानते थे। थोड़ी देर के लिए गौर कीजिए कि नूह अलैहिस्सलाम की कौम के लोग किन की औलाद थे? आदम अलैहिस्सलाम। आदम अलैहिस्सलाम की औलाद जो थी मुसलमान थी। अल्लाह, आखिरत, कयामत, फरिश्तों, इन सब चीजों को मानती थी। खराबी कहाँ हुई कि उन्होंने अल्लाह के साथ औरों को भी हादिस रवा मुश्किल कुशा मान लिया, शिर्क में मुबतला हो गए। अच्छा, अब आप बताइए कि जब नूह अलैहिस्सलाम की कौम पर अजाब आया और वो तूफान में डूब गए तो बचे कौन थे, किन को बचाया गया था? मुसलमानों को बचाया गया था जिनका ईमान, अकीदा और अमल दुरुस्त था। फिर वो लोग जमीन के वारिस बने, उनकी औलाद पैदा हुई, उनकी नस्लें दुनिया में आई। इब्तिदा में वो लोग बहुत अच्छे मुसलमान थे, इसी वजह से तो उनको बचा लिया गया था। फिर आहिस्ता आहिस्ता उनके अंदर बहुत सी अखलाकी खराबियां पैदा होने लगी और एक वक्त आया कि वो बिल्कुल ही राह से भटक गए। उनका ईमान भी कंफ्यूजन का शिकार हो गया, आखिरत है या नहीं है, कब आएगी, हिसाब किताब होगा या नहीं होगा, वगैरह वगैरह। फिर अल्लाह ताला ने उनके अंदर पैगंबर भेजे। उसके बाद जो बड़ी कौम आती है सामने, कौम आद है, उनको रसूलों ने समझाया, उनमें से जो लोग मान गए उनको बचा लिया गया और बाकियों को तबाह कर दिया गया। ये जो ईमान लाने वाले थे, फिर इनकी औलाद से कौम समूद पैदा हुई। अगर अरब का नक्शा आपके जहन में हो, थोड़ा सा भी आपको आइडिया हो, तो एक तरफ आद है यमन की तरफ, जहाँ कौम सबा है ना, इसके करीब ही असीर का इलाका है, मारब और ये सारे इलाके नीचे की तरफ आते। और अगर मक्का को बीच में रखे तो नीचे की तरफ नक्शे में कौम आद है और समूद उसके ऑपोजिट साइड ऊपर की तरफ। यहाँ सारी कौम तबाह हो गई, अहले ईमान बचे वो वहां से निकल गए, उनको निकलने के लिए कहा गया, ये निकल के कहाँ जा बसे? समूद के इलाके। ठीक है, मुसलमान थे, इसीलिए आपको कल भी मैंने बताया था ना कि इनके अंदर जो इमारतें बनाने का शौक था ये अपने आबा अजदाद से लेकर आए थे, इसीलिए पत्थरों में घर बनाए थे इन्होंने, बहुत तरक्की की। ये नहीं थी कि खुदा को मानते नहीं थे, अल्लाह को मानने के साथ क्या था, शिर्क। आखिरत को मानने के बजाय तरह तरह की कंफ्यूजन का शिकार कि हमारे बुत वहां भी हमको बचा लेंगे, यहां भी ये रोजी देते हैं वहां भी छुड़ा लेंगे। अल्लाह की बड़ाई को मानते थे लेकिन उसके साथ बहुत और खुराफात शामिल हो गई थी, फिर इनको तबाह कर दिया गया। तो अगर आप पैगंबरों की तारीख पे गौर करें तो नतीजा क्या निकलता है, क्या हकीकत सामने आती है कि हर पैगंबर की कौम में से अहले ईमान बचे। दुनिया में कभी ऐसे नहीं हुआ कि अहले ईमान पूरी तरह मिट गए हों, खत्म हो गए हों, या अल्लाह का नाम बाकी न रहा हो। वो बाकी रहा है, खराबी क्या होती थी, मुश्किल क्या होती थी कि लोग अल्लाह को मानते भी थे साथ शिर्क करते थे। आगे सूरत अलंकबूत में मजीद ये मजमून वाजे हो जाएगा कि इनसे पूछो कि जमीन और आसमान किसने पैदा की तो कहेंगे अल्लाह ने, आखिरत को भी मानते थे, मुश्किल क्या थी। आपका क्या ख्याल है कि अहले मक्का आखिरत को नहीं मानते थे? मानते थे। मुश्किल ये थी कि आखिरत के बारे में इनका जो इल्म था या इनके जो नजरियात थे या इनके जो ख्यालात थे वो दुरुस्त नहीं थे, कंफ्यूजन का शिकार थे। इनमें से कुछ तो बेबाक लोग कहते थे हम नहीं मानते वो आएगी, किसने जाके आगे देखा है, कौन पलट के आया जो बताए। बहुत ज्यादा अकल के ताबे हो गए, हमारी अकल नहीं मानती। अच्छा, इसी तरह आप देखें कि कुछ लोग कहते थे कि हाँ आखिरत होगी तो सही, लेकिन ये कि हम सब जन्नत में जाएंगे, जैसे यहाँ दुनिया में हमको नेमतें मिली है वहां भी मिल जाएंगी। फिर इसी तरह बाकी कहते थे कि हमें देवता देवी ये जिनको भी हम बड़ा मानते हैं वो हमको छुड़ा लेंगे, शफात करेंगे। तो आखिरत के बारे में इनका इल्म जो था वो इस तरह का गड़मट किस्म का था कि इनके तसव्वुरात वाज़े नहीं थे, मुख्तलिफ चीजें आपस में मिक्सअप हो गई थी, जिसकी वजह से इनके अंदर बहुत सारी और खराबियां पैदा हो गई थी। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जब इनमें भेजे गए तो क्यों भेजे गए, ताकि वो इनके नंबर वन अकीदे और ईमान को दुरुस्त करें, क्योंकि ईमान मजबूत होता है तो अमल दुरुस्त होता है। जब तक ईमान कमजोर होता है अमल दुरुस्त हो ही नहीं सकता। ये बिल्कुल ऐसा ही है कि अगर किसी पौधे की जड़ कमजोर है, उसका तना अपना डोल रहा है, तो उसके ऊपर फूल फल कहाँ से लगेंगे, नहीं लग सकते। इसी तरह जिस शख्स का ईमान कमजोर हो उसके अमल में बेहतरी नहीं आ सकती। तो यहां पर दरअसल इनकी जहनी उलझन को बयान किया जा रहा है कि ना ये मानने वालों में से हैं, ना ये ना मानने वालों में से हैं, बल्कि जजा और सजा के बारे में इनके कॉन्सेप्ट्स क्लियर नहीं है, कंफ्यूजन का शिकार है। इसीलिए क्या फरमाया, बल इद्दारा का इल्मुहुम फिल आखिरा बल हुम फी शक मिनहा। और सबसे बड़ी खराबी क्या है, इस शक में भी पड़े हुए हैं, बल हुम मिनहा आमून, बल्कि ये उससे अंधे बने हुए हैं, यानी उसके बारे में सोचते ही नहीं, उसकी तरफ तवज्जो ही नहीं देना चाहते। क्यों? इसलिए कि आखिरत को अगर वैसे ही मान लिया जाए जैसी वो है, तो उसका सबसे बड़ा नतीजा क्या निकलता है कि इंसान को अपना अमल तब्दील करना पड़ता है। अगर मुझे और आपको ये यकीन हो जाए कि हमारी हर हरकत लिखी जा रही है, हम जो कुछ बोलते हैं रिकॉर्ड हो रहा है, आमाल नामा तैयार हो रहा है, सारी फजा हमारी गवाही देगी, हमारे हाथ पांव बोलेंगे, हम छुप ना सकेंगे, कोई हमारे काम नहीं आएगा, तो हमारा अमल यही होगा जो अब है। सही मानों में हमारा यकीन ही तो नहीं है। आज अगर देखा जाए तो हमारी खराबी क्या है, हमारी मुश्किल क्या है। आप देखिए कि हमारे माशरे में क्या ये सारी मिसालें नहीं पाई जाती। कुछ बेबाक लोग अपने आप को मुसलमान भी कहते हैं और खुलम खुला आखिरत का इनकार भी करते हैं, मजाक उड़ाते हैं। एक यहाँ के बहुत अच्छे स्कूल जिसके लिए हम सब अपने बच्चों को दाखिल कराने में एक दूसरे से बाजी ले जा रहे हैं और समझते हैं कि अगर वहां बच्चे दाखिल ना हुए तो शायद उनकी आखिरत बर्बाद हो जाएगी और शायद बहुत बड़ा कोई खसारा हो जाएगा। वहां की एक टीचर मिली, इनफैक्ट वो हमारी स्टूडेंट है शाम की क्लास में, तो पिछले दिनों उनसे मुलाकात हुई तो कहने लगी कि मुझे बताइए मैं तबलीग कैसे करूं, जबकि मेरे कलीग्स जो हैं वो ये कहते हैं कि हम जन्नत में इसलिए नहीं जाना चाहते कि हम तो बोर हो जाएंगे, हम हमेशा नहीं कहीं रह सकते, हम एक जगह हमेशा नहीं रह सकते। तो मैंने कहा क्या ये मुसलमान है, कहते हैं हाँ बिल्कुल मुसलमान है। कहते कि अपने आप को मुसलमान भी कहते हैं और बैठकर इस्लाम का मजाक भी उड़ाते हैं, आखरत का, फरिश्तों का, हूरों का, जन्नत का, जन्नत की नेमतों का, सब कुछ चलता है। मैंने कहा कि जब किसी कौम का उस्ताद आखरत के बारे में ऐसा नजरिया रखता हो तो उसके बच्चों का और उसके फ्यूचर जनरेशन का फिर हाल क्या होगा। आखरत के बारे में इंसान क्या रवैया इख्तियार किए हुए हैं, कुछ तो कंफ्यूजन का शिकार हैं, कुछ शक में पड़े हुए हैं, कुछ वैसे ही उसकी तरफ से अंधे बने हुए हैं, आंखें बंद की हुई हैं। तो क्या आंखें बंद करने से कोई खतरा टल जाया करता है, क्या हम उससे भाग सकते हैं? मैम, जब आपने वो असाइनमेंट शुरू में एक दिया था 10 लोगों से उनकी राय लेनी थी और जिनसे पूछा किससे डरते हो, सबसे ज्यादा सबने कहा अल्लाह ताला। लेकिन जब दूसरा सवाल कहते थे कि आखिरत के बारे में क्या रहे, तो टेन में से टेन का ये जो आयता देखी जाएगी कि जो देखी जाएगी यही है बलिदारा का इल्म हुम फिल आखिरा, सोचते ही नहीं, कंफ्यूजन का शिकार है उनका इल्म क्या है, थक चुका है, दारा का माना थक चुका, फना हो चुका है, शिकस्त खा चुका है, आजिज हो गया है। मैं मुख्तलिफ एज ग्रुप्स की क्लासेस लेती रही हूँ तो मुझे सबसे ज्यादा जो आपने बात की ना यही जवाब मिलता है कि क्या करेंगे वहां जाके, हम तो बोर हो जाएंगे, नो थ्रिल नो चेंज, क्या करेंगे। तो इसका बहुत सारे उनको जवाब दिए जाते हैं लेकिन ये एक बिल्कुल यानी प्रिवेल थॉट है जो माशरे में अब नजर आ रही है। और दूसरा ये होता है कि अच्छा ये तो हमें कन्फर्म ही है ना कि हमने वापस आ ही जाना है जन्नत में बीइंग मुस्लिम, तो रह लेंगे थोड़े दिन वहां पर, ये वो एक और चीज है कि देखा जाएगा। मेरा ख्याल है मैडम कि शायद हमें उन तकालीफ का जिंदगी में एहसास ही नहीं होता है, क्योंकि अगर कोई प्रॉब्लम देखी हो तो अंदाजा हो कि छोटी सी प्रॉब्लम से हमारा क्या हाल होगा, और नेमतों का मुसलसल होना कितनी बड़ी अचीवमेंट है, कितनी बड़ी चीज है जिसका हमें एहसास ही नहीं। मैडम इसी जो है कुछ लोग ये भी कहते हैं कि हमने जन्नत में जाना ही नहीं, मतलब उन्होंने दुनिया में कन्फर्म कर लिया कि हम जा नहीं सकते, तो फिर दुनिया को जन्नत क्यों ना बना दें। وقال الذين كفروا اور کہتے ہیں یہ کافر لوگ اذا كنا ترابا وآباؤنا انا لمخرجون کیا جب ہم اور ہمارے باپ دادا مٹی ہو چکے ہوں گے انا لمخرجون تو ہمیں واقعی قبروں سے نکالا جائے گا۔ اب یہ ان کے شک کی مزید وضاحت کی جا رہی ہے کہ انہیں کس کس قسم کے شک ہیں، آخرت کے بارے میں وہ کس قسم کی باتیں کرتے ہیں۔ لقد وعدنا هذا نحن وآباؤنا من قبل ان هذا الا اساطير الاولين، یہ خبریں ہم کو بھی بہت دی گئی ہیں اور پہلے ہمارے آبا و اجداد کو بھی دی جاتی رہی ہیں، مگر یہ بس افسانے ہی افسانے ہیں جو اگلے وقتوں سے سنتے چلے آ رہے ہیں۔ یعنی یہ آخرت کی باتیں کوئی نئی باتیں نہیں ہیں، ایسی بہت سی دھمکیاں شروع سے لوگوں کو دی جاتی رہی ہیں کہ مرنے کے بعد تمہارے ساتھ کیا کچھ ہوگا، ہمیں تو یہ سب کچھ حقیقت نہیں افسانہ لگتا ہے، کہ جیسے ایک ہی بات ایک ہی کہانی ہر پیغمبر آ کے دہرا رہا ہے۔ قل سیروا فی الارض، ان سے کہو ذرا زمین میں چل کے دیکھو، تمہیں یہ کہانیاں لگتی ہیں، زمین میں چل پھر کے دیکھو، فانظروا پھر دیکھو، کیف کان عاقبۃ المجرمین، کیا انجام ہوا مجرموں کا، کیا پچھلی قوموں پر دنیا میں ہی اللہ کا عذاب نہیں آیا۔ ان کے اندھے پن کا علاج بتایا جا رہا ہے کہ آخرت کو نہیں مانتے ہو، اس کو نہیں پہچانتے، اس پہ یقین نہیں کرتے ہو کہ جزا سزا کے لیے کوئی دن اللہ نے رکھا ہے، تو دیکھو کچھ قوموں پر تو دنیا میں ہی قیامت گزر چکی ہے، دنیا میں ہی ان کو ان کے کیے کی سزا مل چکی ہے، تو یہ سب کچھ کیوں ہوا، کیسے ہوا کہ اتنے بڑے بڑے شاندار تہذیب و تمدن اور اتنے زبردست قسم کے بادشاہ اور ان کے اقتدار کیوں ختم ہو گئے، اتنی اعلی تعمیر کرنے والی قومیں عاد اور ثمود جن کی مثال دنیا میں نہیں ملتی، ان جیسے کوئی پھر پیدا نہیں ہوئے، وہ سب کیوں ختم ہو گئے، یہ کھنڈرات تمہیں کوئی سبق نہیں دیتے۔ فم ضرور دیکھو تو صحیح مجرموں کا انجام کیا ہوا، یہ سب کچھ کیوں ہوا، آخرت کے انکار کی وجہ سے ہوا، آخرت پر درست ایمان نہ ہونے کی وجہ سے ہوا، پیغمبروں کی بات نہ ماننے کی وجہ سے ہوا، لیکن نتیجہ کیا نکلا کہ پیغمبروں ہی کی بات سچی رہی اور وہ برباد ہوئے۔ ولا تحزن عليهم، اور آپ ان پہ غم نہ کریں، اب صلی اللہ علیہ وسلم کو تسلی دی جا رہی ہے کہ ان کے حال پہ رنج نہ کیجیے، ولا تكن في ضيق، اور ان کی چالوں پہ تنگ دل نہ ہو، مما يمكرون، جو بھی وہ چالیں چل رہے ہیں۔ کیوں تنگ دل نہ ہو، کیوں پریشان نہ ہو، کیوں غمگین نہ ہو، اس لیے کہ آپ اللہ کی طرف سے بھیجے ہوئے ہیں، آپ نے سمجھانے کا حق ادا کر دیا ہے، اللہ کی مدد ہمیشہ حق کے ساتھ ہوتی ہے، اگر یہ تمہاری بات نہیں مانیں گے تو اپنا ہی کچھ بگاڑیں گے، تمہارا کچھ نقصان نہ کر سکیں گے. وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ, اور جب ان کو اچھی طرح سمجھایا جاتا ہے تو بجائے ماننے کے ایک استہزاء کے انداز میں کہتے ہیں, اچھا پھر یہ بتاؤ کہ وہ وعدہ پورا کب ہوگا, تمہاری یہ دھمکی سچی کب ثابت ہوگی. ان کن تم صادقین, اگر تم سچے ہو. قل عسى ان يكون ردف لكم بعض الذي تستعجلون, آپ کہہ دیجئے کہ کیا عجب ہے کہ جس عذاب کے لیے تم جلدی مچا رہے ہو اس کا بعض حصہ تمہارے قریب ہی آ پہنچا ہو, یعنی تم جلد ہی اس کو دیکھنے والے ہو. اور ایسا ہوا دنیا میں, جنگ بدر میں ان کے ساتھ کیا ہوا, پھر فتح مکہ کے موقع پر سب ختم ہو گئے, ختم ہونے کا طریقہ جو بھی تھا, لیکن کفر باقی نہ رہا. یہاں پر لفظ جو ردف استعمال ہوا ہے, ردیف کافی اردو میں بھی آپ پڑھتے ہیں, اس کا لفظی معنی ہوتا ہے پیچھے لگنا. سواری کی عقبی نشست پر بیٹھنے والے کو ردیف کہتے ہیں, سواری کی پچھلی نشست پر, جیسے موٹر سائیکل کی سواری ہوتی ہے, ایک آگے بیٹھا تو ایک پیچھے ہوتا ہے, تو جو پیچھے والا ہوتا ہے اس کو ردیف بولتے ہیں. وَإِنَّ رَبَّكَ لَذُو فَضْلٍ عَلَى النَّاسِ, اور بے شک تیرا رب لوگوں پہ بڑا فضل فرمانے والا ہے, اسی وجہ سے وہ ان کے مطالبے پہ فوری طور پر ان کو سزا نہیں دیتا. وہ عذاب میں اگر تاخیر کر رہا ہے, تمہارے ان سارے غلط کاموں کے باوجود تمہیں پکڑ نہیں رہا, تو یہ دراصل اللہ کے فضل و کرم کا حصہ ہے. یہ اس وجہ سے نہیں کہ تم لوگ عذاب کے مستحق نہیں ہو, بلکہ یہ اللہ کا فضل ہے کہ تمہیں مزید سمجھنے سوچنے کی مہلت دے رہا ہے. وَلَكِنَّ أَكْثَرَهُمْ لَا يَشْكُرُونَ, لیکن ان میں سے اکثر لوگ شکر ادا نہیں کرتے, موقع سے فائدہ نہیں اٹھاتے, ناشکری کرتے ہیں, بجائے اس کے کہ اس وقت سے فائدہ اٹھا کر اپنی اصلاح کر لے, الٹا عذاب کے واقع ہونے کا مذاق اڑا کے اور اسے جھٹلا کر ناشکری کر رہے ہیں. وَإِنَّ رَبَّكَ لَيَعْلَمُ مَا تُكِنُّ صُدُورُهُمْ وَمَا يُعْلِنُونَ, اور یقیناً تیرا رب خوب جانتا ہے جو کچھ ان کے سینے اپنے اندر چھپائے ہوئے ہیں اور جو کچھ وہ ظاہر کرتے ہیں. یعنی اللہ تعالیٰ ان کی صرف ظاہری حرکتوں سے ہی نہیں, ان کے دلوں کے اندر پائے جانے والے کینے اور بغض سے بھی خوب واقف ہے, اور جو چالیں یہ چل رہے ہیں اور جو تدبیریں تمہارے خلاف یہ سوچتے ہیں کرتے ہیں, اللہ تعالیٰ کو اس کی بھی بہت اچھی طرح خبر ہے, کیونکہ وہ عالم الغیب والشہادہ ہے. اصل میں تو ان کو سمجھایا یہ جا رہا ہے کہ تم اپنی ان حرکتوں سے باز آ جاؤ, تمہارے یہ سارے کام اور کرتوت اللہ کی نگاہ میں ہیں. وَمَا مِن غَائِبَةٍ فِي السَّمَاءِ وَالْأَرْضِ إِلَّا فِي كِتَابٍ مُبِينٍ, آسمان و زمین کی کوئی چھپی ہوئی چیز ایسی نہیں جو ایک واضح کتاب میں لکھی ہوئی موجود نہ ہو. اور یہاں کتاب سے مراد لوح محفوظ ہے, اللہ تعالیٰ کا وہ ریکارڈ ہے جس میں ذرے ذرے کی تاریخ اور ذرے ذرے کی انٹری ہے, اور انہی غائب چیزوں میں سے اس عذاب کا علم بھی لکھا ہوا ہے, اس میں موجود ہے, محفوظ ہے, جس کے لیے یہ کفار جلدی مچا رہے ہیں. یعنی پیغمبر کو اللہ نے وہ وقت نہیں بتایا کہ جب ان پہ عذاب آئے گا, اللہ تعالیٰ جانتا ہے اور اس کی کتاب میں لکھا ہوا موجود ہے, اس لیے ان لوگوں کے جلدی مچانے سے وہ قبل از وقت نہیں آ سکتا.